हेलो नमस्कार नमस्कार तपाईं गुल्मीको स्मर स्थलबाट ज्ञानबहादुर विष्टजी हैन त तपाईं हजुर हजुर ज्ञानबहादुर जी तपाईंले 3 दिन अघिदेखि एकजना बेबरिसे मानिस फेला परेको छ स्मर स्थलमा उनको आफन्त कोही लिन आएनन् भन्दै हुनुहुन्थ्यो अनि चाहिँ अब बाटोमा यस्तै मूल बाटोमा हिँडिरहेको अवस्थामा हजुर अब त्यहाँ चाहिँ एउटा प्याडी पोखरी भन्ने ठाउँ छ त्यहाँ चाहिँ हाम्रो भाइ गुन्जामान विष्टले फेला पारेका रहेछन् हजुर त्यहाँ उनले साँझ चाहिँ मलाई भने दाइ यस्तो यस्तो भयो यस्तो मान्छे आएका छन् अब यसो पन्थी भन्छन् पन्थी तलतिर लागे छन् तिनीहरूलाई बताइदिनुहोस् न भनेर त्यहाँ मैले तल यो बेलटारी भन्ने छन् एउटा ईश्वरी पन्थी उनलाई चाहिँ फोन गरेर उसलाई त्यहाँ फोन गरेर उसलाई सोधेँ सोधि केही पत्ता लागेन त्यहाँ त फेरि त्यो भाइले तल लामडाँडाको डाँडाको चाहिँ पुलिसलाई चाहिँ कुरा गरेछ यस्तो यस्तो मान्छे भेटिहान् भनेर कुरा गरिसकेपछि उनीहरूले चाहिँ अहिले हाम्रो कार्यक्षेत्र त्यता पर्दैन दुई नम्बर पर्दैन अनि चाहिँ अहिले रात पऱ्यो भोलिभोलि गराउँला भन्ने कुरा गरे दाइ भन्ने कुरा गरे भाइले हिजो बिहान मैले त्यही 6:30 बजेको नेतृत्व बनाउँ हाम्रो बुढो घरमा चाहिँ भाइले राखेको थियो जहाँ तिनी मान्छेलाई राखेर भाइ छ त्यहाँ आएर उर चाहिँ मैले फेरि यहाँ हाम्रो इस्माको चाहिँ पुलिस चौकीलाई चाहिँ फोन गरेँ उहाँ चाहिँ हल्ला थाहा हुनुहुँदैछ एउटा एकजना उहाँले चाहिँ ठिकै छ म आफ्नो चाहिँ सन्देश चाहिँ जिल्लामा पठाउँछु कहीँ पत्ता लाग्यो भने म त्यहीँ आएर लगेर उर जाम्ला भन्ने कुरा गर्नु राख्नुहोस् भन्ने कुरा भए अनि त्यसको चाहिँ कतै चाहिँ अब मान्छे खोज्ने उर्ने कसैले चाहिँ गरेन यस्तो अवस्थामा छ अब यो उनको हुलिया बताइदिनुहोस् न हुलिया ल हुलिया मैले दिन्छु नाम चाहिँ भन्न खोज्छन् अब बुझिँदैन थर चाहिँ पन्थी भन्छन् उचाइ चाहिँ 5'3" छ रङ चाहिँ कालो छ उनले लगाएको कपडा चाहिँ फुल बाहुला सित्रको चाहिँ टी सर्ट छ हरियो रङको हजुर अनि चाहिँ पोइन्ट ट्याकको निलो छ अनि हात्ती बेलुन चप्पल छन् अनि उमेर अन्दाजी कति छ उमेर अन्दाजी 30-32 का हुन् अनि यिनको चाहिँ बायाँ साइडको गालामा चाहिँ अलिक पुरानो काटेको चोटको दाग छ भनेपछि सुस्त मनस्थितिका हुन् क्या हो हल्का सुस्त मनस्थितिकै हुन् अब आफ्नो घर छ्यान भन्न नसक्छ अनि घर कहाँ हो मेरो बुवा आमा छन् छैनन् केही कुरा बताएनन् बुवा हुनुहुन्छ काठमाडौँ हुनुहुन्छ आमा चाहिँ 4 साल बितेको म चाहिँ घर 4 भाइ छोराहरू मध्ये म माइलो अनि साइलो भाइले 4 साल उहाँ भडाएकी छोरी बिहा गर्यो भनमा उहाँहरूका आफन्त कसैले खोज्नुभयो भने कृपया तपाईँको सम्पर्क नम्बर बताइदिनुहोस् न 97470-06-03 ज्ञानबहादुर विष्ट ईश्वर स्थल 2 97470-06-03 उनका आफन्तहरूले खोज्न चाहनुभयो भने त्यही नम्बरमा वा ईश्वर स्थल प्रहरी वा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्नुहोला भन्दै हस् सर नमस्कार